فلك شيء لمي خعب ريهم با فلك شيء لمي خعب ريهم با فلك شيء عيب ريدي يمبا فلك شيء لفيها عيب ريدي يمبا فلك شيء لفيها عيب सततम दिनतम परिपालय शंकर वालिदास दिबया त्रिपुर सुदर कलक परिपालित जननी श्यामलाबिके बाबी दरण श्याम कृष्ण परिपालित जननी काविदार्थ पालतो यकि कामाक्षी सकाल लोक साक्षी कामिदार्थ पालतो यकि कामाक्षी सकाल लोक साक्षी Yeah.